فرش التراب يضمني وهو غطاء. کوئی شخص یقین کے ساتھ نہیں کہہ سکتا کہ اب حالات کا کیا رخ ہوگا، اس لیے کہ ظاہر بات ہے قرآن مجید میں مستقبل کے بارے میں خود حضور سے کہلوایا گیا، وَإِنْ أَدْرِي أَقَرِيبٌ أَمْ بَعِيدٌ مَا تُوعَدُونَ، لوگوں مجھے معلوم نہیں ہے کہ جس بات کی تمہیں خبر دی جا رہی ہے وہ قریب آ چکا ہے یا دور ہے، وَإِنْ أَدْرِي لَعَلَّهُ فِتْنَةٌ لَكُمْ وَمَتَاعٌ إِلَى حِينٍ، اور میں نہیں جانتا ہو سکتا ہے اللہ کچھ اور مہلت دے دے تمہیں اور کچھ اور آزمائش جو ہے اس کے لیے تمہارے لیے کوئی اور مہلت عطا فرما دے، ہو سکتا ہے. تو میں بھی کسی دعوے سے نہیں کہہ رہا، لیکن دو امکانات ہیں. امکان نمبر ایک کیا ہے؟ ابھی عالم اسلام کا ایک سالڈ بلاک ہے جو یہودی ورلڈ آرڈر کی نگاہوں میں کھٹک رہا ہے. میں کھٹکتا ہوں دل یزدا میں کانٹے کی طرح، اگرچہ ان کی اسٹریٹجی کیا ہے، ایک ایک کر کے ان کے حصے بکھرے کر کے تیا پانچا کرو. ابھی وہ بلاک کون سا ہے؟ ایران ہے، افغانستان ہے، پاکستان ہے، اور روسی ترکستان سے آزاد ہونے والی جو ریاستیں ہیں، یہ ایک سالڈ بلاک. یہ عجمی مسلمان ہیں، عربی نہیں، عربی گئے، یہ نوٹ کر لیجئے، اس لیے کہ عربوں کو اللہ نے فضیلت دی تھی، محمد ان میں سے تھے صلی اللہ علیہ وسلم، یہ رتبہ بلند بلا جن کو مل گیا. لیکن ساتھ ہی اللہ نے دھمکی بھی دے دی تھی سورہ محمد میں، ان تتولوا یستبدل قوما غیرکم، اگر تم پیٹھ دکھا دو گے اس مشن کو جو ہم نے تمہارے حوالے کیا ہے، تمہیں ہٹائیں گے، کسی اور کو لے آئیں گے. اور یہ بات ہو چکی ہے 13ویں صدی عیسوی میں، 1258 میں جب سقوط بغداد ہوا ہے، عربوں کے ہاتھ سے عالم اسلام کی قیادت چھین لی گئی، معذور کر دیا. اس کے بعد قیادت کن کے ہاتھوں میں آئی؟ ترکوں کے ہاتھ میں. ترکان تیموری ہندوستان میں، ترکان صفوی ایران میں، ترکان سلجوقی مڈل ایسٹ میں، اور ترکان عثمانی کا تو کہنا ہی کیا ہے، وہ ایشیا مائنر سے چل کر، آپ کو معلوم ہے کہ مشرقی یورپ کا کتنا بڑا علاقہ، دی گریٹ اٹومان امپائر کی صدی کے آغاز تک قائم تھی. اس صدی میں عجیب عجیب معجزے ہوئے ہیں. گریٹ اٹومان امپائر جو 3 بر اعظموں پر محیط، نام و نشان ختم. دی گریٹ یو ایس ایس آر، نام و نشان ختم. اب تو روس صاحب ایک ملک کی حیثیت سے رہ گئے. یہ اس صدی میں دو ہوا، اور وقت نہیں ہے میں اور آپ کو کیا بتاؤں. اس صدی میں تو بڑے بڑے عجیب عجوبے ہوئے ہیں، بڑی بڑی دو عظیم جنگیں ہو چکی ہیں، تیسری جو ہے سر پر کھڑی ہے، دور نہیں ہے، جس کو حدیث میں کہا گیا ہے الملحمۃ العظمیٰ، تاریخ انسانی کی عظیم ترین جنگ، اور وہی صلیبی جنگ جس کا آغاز بوسنیا سے ہو چکا ہے. بہرحال اس وقت جو میں کہہ رہا تھا، ورنہ میرے پاس تو یعنی یہ کہ درد دل کہنے کے لیے وقت نہیں ہے، مجھے اپنی بات کو محدود کرنا پڑ رہا ہے، لیکن میں اب آ رہا ہوں اصل موضوع کی طرف، کہ ایک امکان تو یہ ہے کہ اس بلاک میں اسلام کا احیاء ہو، اور اس کے لیے کچھ نویدیں بھی موجود ہیں احادیث نبویہ میں. وہ تو آپ نے سنا ہوگا اقبال کا شعر، میرے عرب کو آئی ٹھنڈی ہوا جہاں سے، میرا وطن وہی ہے، میرا وطن وہی ہے. حدیث میں آتا ہے یخرج الناس من المشرق یؤتون للمهدی، یعنی سلطان ہی مشرق سے فوجیں نکلیں گی یہ جو کہ مہدی کی حکومت قائم کریں گی، اور یہ ہوں گے حضرت فاطمہ کی نسل ہی سے رضی اللہ تعالی عنہا، لیکن عالم عرب کے اندر پھر ایک طاقت بن کر ابھریں گے، باطل کی قوتوں کے خلاف جہاد کریں گے. لیکن ان کو مدد آئے گی دو طرف سے، ایک زمینی مدد آئے گی مشرق سے، ایک آسمانی مدد آئے گی عیسیٰ ابن مریم کا نزول، حضرت مسیح علیہ الصلوۃ والسلام جو زندہ آسمان پر اٹھائے گئے تھے نازل ہوں گے. اور در حقیقت ان دو مددوں کے نتیجے میں پھر یہود کا قلعہ قما ہوگا، اور یہی گریٹر اسرائیل ان کا گریٹر گریو یارڈ بن کر رہے گا، عظیم تر قبرستان بن کر رہے گا. اس کی بڑی واضح حدیثیں موجود ہیں، اس کی بڑی تفصیلی خبریں موجود ہیں یہ احادیث کی کتب کے اندر. بدقسمتی سے ہماری اس کی طرف توجہ نہیں. ایک تو یہ ہو سکتا ہے، اسی طریقے سے ایک اور حدیث ہے، یخرجو من خراسان رایات و سود और ये मुस्लिम शरीफ की रिवायत है, नोट कीजिएगा, नहीं तिर्मिज़ी शरीफ की रिवायत है, यखरुजु मिन खुरासान आयातु सूद ला यरुद्दुहा शयुन हत्ता तुनसब बेलिया। और खुरासान हुजूर के जमाने में आज के अफगानिस्तान का नाम था। जितना खून यहां पर खुलूस के साथ दिया गया है उसकी मिकदार भी कम नहीं है। यहां से खैर बरामद होगा। और दूसरी बात अपने बारे में नोट कर लीजिए, ये पाकिस्तान, बचा खुचा पाकिस्तान, व्हाट रिमेन्स ऑफ पाकिस्तान, ये असल में है क्या? मौलाना बहुत खूबसूरत अंदाज में फरमा रहे थे, ये 313 नहीं थे, इस्लाम था। इसी तरह नोट कीजिए, पाकिस्तान नहीं है, 4 सदियों की तजदीदी मसाई का हासिल है। आपने कभी नोट किया खत्म नबूवत के बाद अब सबसे ऊंचा मनसब किसका है? मुजद्दीन। सुनन अबी दाऊद की रिवायत, इन अल्लाह यबअसु फी हाज़िहिल उम्मा अला रास कुल मियति आमिन मन युजद्दिदु लहा दीनहा। और नोट कीजिए कोई बात है, 1000 बरस तक सारे मुजद्दिद आलम अरब में पैदा हुए। जैसे ही दूसरा 1000 साल शुरू हुआ, अल्फ सानी का मुजद्दिद आजम शेख अहमद सरहंदी कहां था? सनम खाना हिंद में हाजिर हुआ मैं शेख मुजद्दिद की लहत पर, वो खाक के है जेरे फलक मतले अनवार, गर्दन न झुकी जिसकी जहांगीर के आगे, जिसके नफसे गर्म से है गर्मी आ रहा वो। फिर 12वीं सदी का मुजद्दिद आजम इमामुल हिंद शाह वलीउल्लाह देहलवी, 13वीं सदी का मुजद्दिद आजम सैयद अहमद बरेलवी, उसके खून का अमीन और उसके साथ के शोहदा के खून का अमीन, उनके जिस्मों का अमीन, आपका खित्ता हजारा, आपका खित्ता सवात, इसमें उनकी जानें हैं जो दी गई हैं। और वो निहायत में आज सर्च कर दूं, दौरे साहबा के बाद इतना खालिस इस्लामी जिहाद पूरी मुसलमान तारीख में नहीं मिलेगा जितना वो तहरीक शहीद कर। 14वीं सदी हिजरी में शेखुल हिंद जैसा मुजाहिद आजम के अंग्रेज ने गिरफ्तार करके कैद भी किया है तो कहां? हिंदुस्तान में नहीं, कहां? जजीरा है साइरस, क्या नाम था? माल्टा, जजीरा माल्टा बहरा रूम में। इकबाल के नफस से है लाले की आग तेज, ऐसे गजल सरा को चमन से निकाल दो, कहीं हिंदुस्तान की किसी जेल में हुआ तो शायद इसके नफस की गर्मी ही से कोई हरारत पैदा हो जाए। और उसी सदी में 14वीं सदी हिजरी में इकबाल जैसा मुफक्किर, उसी 14वीं सदी हिजरी में मौदूदी जैसा मुसन्निफ, उसी 14वीं सदी हिजरी में मौलाना इलियास जैसा मुबल्लिग रहमहुमुल्लाह, अजीम शख्सियतें आज पूरे आलम इस्लाम में आपको तबलीगी दोस्त मिलेंगे। ये कहां से शुरू हुई तहरीक? दिल्ली की एक छोटी सी मस्जिद से, वो मस्जिद बंगले वाली, अब तो बड़ी आलिशान हो गई है, जब वहां शुरू हुआ था काम बड़ी छोटी सी मस्जिद। ये सारे काम यहां क्यों हुए? पूरा आलम इस्लाम आजाद हुआ, कहीं नारा इस्लाम का नहीं लगा, कहीं अरब कौमियत पर, कहीं किसी और असबियत पर तहरीकें चली हैं, सिर्फ तहरीके पाकिस्तान थी कि पाकिस्तान का मतलब क्या? ला इलाहा इल्लल्लाह। कोई सबब है कि यहां करारदाद मकासिद पास हुई? हाकमियत अल्लाह की है, कि अकबर नाम लेता है खुदा का इस जमाने में। ये सारा माजी सामने रखिए और हुजूर की दी हुई पेशेंगोइयों का मुस्तकबिल सामने रखिए, इन दोनों से साबित होता है इस खित्ते अर्जी से कुछ होना है।